Book 2 90 90 90 الأمر 2 أدنيارتك أدنيارتك احلق ذقنك داڑھی کرا داڑھی کرا اغتسل अंगद हुआ अंगद हुआ मशित शारक केस विंसरा इत्तसल इत्तसिलू फोन करा फोन करा इब्दा इब्दाऊ शुरू करा तवक्फ तवक्फू थांब थांबा थांब उतरुक हाذا उतरुकु हाذا सोडून द्या थांबा قل هذا قولوا هذا बोल बोला सोडून द्या اشتري هذا اشتروا هذا हे खरेदी कर हे खरेदी करा बोल बोला لا تكن ابدا غير صادق कधीही बेईमान बनू नकोस हे खरेदी कर हे खरेदी करा لا تكن ابدا وقحا कधीही खोडकर बनू नकोस कधीही बेईमान बनू नकोस कधीही खोडकर बनू नकोस لا تكن ابدا غير مهذب कधीही असभ्य वागू नकोस कधीही असभ्य वागू नकोस كن دائما صادقا नेहमी प्रामाणिक रहा नेहमी प्रामाणिक रहा كن دائما لطيفا नेहमी चांगले रहा नेहमी चांगले रहा كن دائما مهذبا नेहमी विनम्र रहा नेहमी विनम्र रहा عد سالما لبيتك आपण घरी सुरक्षित परत याल अशी आशा आहे आपण घरी सुरक्षित परत याल अशी आशा आहे انتبه لنفسك स्वतःची काळजी घ्या स्वतःची काळजी घ्या زرنا مرة اخرى في اقرب وقت पुन्हा लवकर भेटा الرجاء الذهاب الى www.book2.de لمطالعة الكتب مع الدروس الصوتية